हजुर नमस्कार। नमस्कार हजुर, कृष्णचन्द जी बोल्नुभयो होइन? अस्ति जुन विपत्ति आइलाग्यो होइन अगलुङ आठमा, ती परिवारको एकैसाथ नौ जनाको चाहिँ तपाईँहरूले दाह संस्कार एकैसाथ गर्दै हुनुहुन्छ अरे होइन? एकदमै शोककुल छ। अनि सुन्नु न, त्यस दिन जुन घटना घट्यो नि, जुन तल्लो घरबाट आफ्नी हजुरआमा हजुरबासँग बस्न आएकी थिइन अरे, त्यसै दिन ती बालिका कुन चाहिँ हो? त्यसै दिन हजुरबुवा हजुरआमासँग बस्न आएकी है? हजुर, दिनभरि क्षेत्र भएको अवस्था हजुरआमाहरूको क्षेत्र भएर उहाँसँगै पछि लगाएर उहाँ गएको हो। अनि अर्को दुःखद पक्ष के सुनियो भने, अर्की छोरी दुध खाँदै गरेको अवस्थामा मृत फेला परे अरे आमा छोरी सँगै हो? हजुर, त्यो एकदम दुःखद घटना थियो। हामी सबैले हेर्न सक्ने अवस्था थिएन त्यति बेला, हामी सबै त्यहाँ फोटो खिचौँ भन्दै चाहिँ त्यहाँ पुगेको अवस्था थियो। तर त्यो अवस्था देख्दा यो मृत हो वा जीवित हो भन्ने छुट्याउनै गाह्रो परिरहेको थियो हजुर। हामीले एकदम त्यहाँ जाँदा त्यो दृश्य एकदम रोइरहेको अवस्था थियो हजुर, रोइरहेको र दुध पिइरहेको है? एकदम हजुर, मुख लगाएर बसिरहेको, जुन जहाँ चाहिँ मृत हो वा जीवित हो हामी छुट्याउन एकछिन गाह्रो भइरहेको अवस्था थियो हजुर त्यति बेला। आमा सीता कुँवर र छोरी दुध पिइरहेको कहाँमै थिएन, तपाईँहरूलाई चाहिँ जीवितै छन् भन्ने आशा लाग्यो त्यस्तो अवस्थामा? यो अत्यन्तै दर्दनाक घटनाहरू हामीले बुझ्यौँ। अनि सुन्नुहोस् न, अब त्यो परिवार, अब कति सन्तान बाँकी रहे त्यो परिवारका बताइदिनुहोस् न? सन्तानको नाममा त प्रेमजी, त्यो घरमा बसेको नौजना सबै एकजना हुने, जुन एउटा दुःखद अवस्था भयो, जुन घटना अत्यन्त चाहिँ दर्दनाक र एकदम चाहिँ पीडादायी थियो हजुर, त्यही घरलाई उज्यालो बनाउनको लागि, त्यही घरलाई केही अगाडि बढाउनको लागि, जुन हाम्रो एउटा नेपालीको बाध्यता छ त्यही बाध्यतालाई पुरा गर्नको लागि वैदेशिक रोजगारमा गइरहेको अवस्था थियो प्रेमजी। त्यही आफ्नो घरलाई उज्यालो बनाउने जुन बाहनामा दुई महिनाभन्दा अगाडि उनको छविलाल कुँवर चाहिँ भारतमा नोकरीको गर्न गइरहेको अवस्था थियो हजुर। जुन तल्लो घर थियो नि, कुन चाहिँ छोराको थियो जो तल्लो छुट्टिएर बसिरहेको थियो नि? उहाँको कान्छु छोरा लोकबहादुर कुँवर हजुर, यसो मिस्टेक भएर हो, त्यहाँ लोकबहादुर कुँवर भन्दै हुनुहुन्थ्यो तपाईँले। अनि अहिले पुरै आफ्नो सन्तानै नाश भएको कुन चाहिँ छविलालजीको? सन्तानै नाश भएको जेठो छविलाल कुँवरको हजुर, छविलाल कुँवरको अहिलेको अवस्था र हिजो उद्धार कार्यको अवस्था बारे चित्र गरिदिनुहोस् न अलिकति। प्रेमजी, घटनाको अवस्था हेर्दा अत्यन्त चाहिँ सम्पूर्ण परिवेश नै रहिरहेको अवस्था छ यति बेला। हाम्रो सम्पूर्ण नौवटै गाविसको सम्पूर्ण भद्र भलात्मीहरू अनि महिलाहरू सज्जनवृन्दहरू सबै उपस्थित भइरहेको अवस्था छ प्रेमजी यति बेला। यो कता कता एउटा नाटकीय रूप जस्तो देखिएको अवस्था थियो, माथिबाट झार्दा नौ नौवटा लासहरू रक्तान्य बनाएर झार्दाको अवस्था अत्यन्त दुःखदायी थियो प्रेमजी हजुर। त्यो अवस्थाले हामी सबैको अहिले मन छोइरहेको छ र म बोल्दा पनि सायद मेरो बलिमा कम्पन आइरहेको छ यति बेला। जुन कम्पन मेरो त्यति बेलाको यो दृश्यको कम्पन भन्ने सम्झिदिनु होला प्रेमजी यति बेला। जुन चितामा लासहरू जलिरहेको अवस्था र हामी सबै चाहिँ त्यही लासप्रति एकोरी रहेर चाहिँ यो जीवन के हो र जीवनलाई चाहिँ हामी कसरी परिभाषित गर्ने भन्ने एउटा अवस्थामा पुगिरहेका छौँ र हामी परिभाषाको अवस्थामै पुग्न सकेका छैनौँ प्रेमजी। त्यसरी आइरहनु भएको छ, उहाँहरू बाटैमा हुनुहुन्छ, आफ्नो परिवारको अन्तिम चेहरा हेर्न पनि नपाउने हुनुभयो है ती दुई छोराहरूले? त्यो अत्यन्त चाहिँ दुःखद अवस्था हुने हो प्रेमजी। हामी अहिले सोचिरहेका छौँ त्यो छोराले कसरी भित्राउने अनि त्यो छोरालाई के भनेर हामी चाहिँ सम्झाउने शब्दहरू कहाँबाट खोजेर लिने, हामीलाई एकदम समस्या परिरहेको छ प्रेमजी। हामी त्यसैको सोचाइमा छौँ अहिले। भविलाल जी कति वर्षको हुनुहुन्थ्यो अरे जुन घरको मूली मान्छे? घरमुली चाहिँ 70 वर्षको हुनुहुन्थ्यो। श्रीमती चेतिक भन्नु 65 वर्ष 65 वर्षकी हुनुहुन्थ्यो। दुई छोराहरू हजुर, दुईवटा छोराहरू। अनि अर्को एउटा दुःखद पक्ष सुनिन्छ, जो उहाँकी जेठी छोरी जुठी के भन्नु बिष्ट भन्नुहुन्थ्यो हजुर, जुठी बिष्ट भनिने डिली बिष्ट हजुर, ए डिली बिष्ट, उहाँ पनि माइत आएको अवस्था थियो अरे, कहिलेदेखि आउनु भएको थियो? गत 4 महिनादेखि उहाँको पनि माइतमै बसेको थियो प्रेमजी। घर चाहिँ कहाँ थियो? घर चाहिँ उहाँको अरुण वार्डन गाउँमा पर्थ्यो प्रेमजी। उहाँका सन्तान थिए या थिएनन्? उहाँका सन्तान थिए, छोरा पर्साले एसएलसीको छोरा, अहिले 17-18 वर्षको छोरा छ हजुर, अहिले साना नानीहरू पनि छन्। आज आमाको दागबत्ती भन्छ नि त्यो दिन आइरहेको छ नि ती बाबु, छोरा आइरहेको अवस्था छ हजुर। त्यो अवस्था पनि अब यस्तो छ हजुर प्रेमजी, उहाँको अलिकति मनस्थिति सुस्त खालको मनस्थिति थियो। अनि उहाँकी फुपूबाट सन्तान नभइसकेपछि फुपाजुले उसलाई ल्याएर उहाँको सन्तान दिनुभयो, उहाँको घर भरिदिनु भयो, छोराछोरी जन्माइदिनु भयो। उहाँ चाहिँ 40 वर्षको भए पनि उहाँको श्रीमान चाहिँ 70-75 वर्षको हुनुहुन्छ प्रेमजी, जसलाई हामी कता कता एकपटक मैले नासु कथा भन्नु पढिरहेको थिएँ गुरुप्रसाद मैनालीले लेखेको हजुर, आज मलाई चाहिँ नासु कथाको सम्झना आइरहेको छ प्रेमजी। तपाईँ हामी बोलिरहेका छौँ, बडो मुस्किलले बोलिरहेका छौँ, त्यहाँको दर्दनाक जुन दृश्य परिदृश्य छ, त्यहाँ जुन यो दुःखद घटना घट्यो, यस पूर्व यस्तो पहिरो जाने सम्भावना त्यस्तो के थियो पहिला? उनीहरूले पनि विचार गर्न सकेनन् कि, वा आर्थिक अभावका कारण तिनीहरूले घर सार्न सकेका थिएनन्, के थियो? हाम्रो अब गाउँलेको अवस्था भनेको एउटा आर्थिक अवस्था नाजुक हुनु नै हाम्रो प्रमुख विशेषता त्यही भयो प्रेमजी। सङ्केत चाहिँ त्यहाँ नदिएको होइन भन्ने हामीले सुन्यौँ, पोहोर परारको अवस्थामा पनि सानो सानो पहिरोहरू झर्ने सङ्केत दिइरहेको अवस्था भन्ने सुन्यौँ हामी त्यो ठाउँ आइपुग्दा। तर पनि आर्थिक नाजुक भएको कारण सामान्य घर बनाउन पनि अब लाखौँ रुपियाँ लाग्ने तर त्यो चाहिँ जुटाउन नसक्ने त्यही कारणले गर्दा अब ठिकै छ जसो होला भन्दै उहाँहरू चित्त बुझाएर बसेको अवस्था भन्ने थाहा पाएको। यस घटनाले त स्थानीयवासीलाई सचेत गराएको हुनुपर्छ यति बेला, किनभने तपाईँहरूको एकदम दुर्गम र भिरालो बस्ती छ, म पनि गएको छु होइन। जस्तो त्यसै दिन राति वडा नम्बर 2 र 4 बिचमा पनि त्यहाँ चाहिँ अब 3-4 घर उच्च जोखिममा छन् भन्ने सुनिएको छ, त्यो परिवार त्यही बसेको छ वा विस्थापित भएर अन्यत्र बसिसरी गरेको छ? हजुर त्यसै गरी श्याम बहादुर परिवारको गोठ पनि बगाएको, कीर्ति बहादुर परिवारको गोठ बगाएको, अनि गएर वस्तु भाउहरू मरेका, त्यसै गरी घनश्याम परिवारको गोठ पनि बगाएको जुन अहिले नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ, त्यसै गरी अन्य जोखिममा रहेका घरहरू टहरहरू अत्यन्त चाहिँ जोखिमयुक्त छन् प्रेमजी। त्यसै गरी फ्यालीको तल्लो बजार क्षेत्र पनि माथिबाट गएको खोलाले किनार हान्दाखेरि त्यो बजारको अवस्था पनि अत्यन्त जोखिम रहेको भन्ने कुरा मैले सुनेको छु प्रेमजी। हामीलाई पछिल्लो जानकारी अनुसार भौतिक क्षति भएको त धेरै अरू टोलमा छ, तर एउटै परिवारका सदस्य 9 जनाको मृत्यु भएपछि त्यो ओझेलमा पर्यो भन्ने सुनिएको छ, हो यो के सत्य हो? एकदम हो प्रेमजी, हामी यहाँबाट पनि देखिरहन सक्छौँ जुन हामीले अघि उद्घोष गरेका थियौँ कृष्ण विकको घर अनि गएर श्याम बहादुर परिवार, कीर्तबहादुर परिवार जुनको दृश्य छ त्यो हामी यहाँबाट पनि अहिले अनुमान गरिरहन सक्छौँ, हेरिरहन सक्छौँ त्यो दृश्य बलिरहेको छ प्रेमजी। यति बेला हजुरको भौगोलिक घटना हेर्ने हो भने जुन मानवीय क्षतिको घटना थियो त्यो मानवीय क्षति घटना गराउने भौगोलिक अवस्था भन्दा त्यो अवस्था अत्यन्त चाहिँ दर्दनाक छ हजुर। पक्कै पनि आज हामी विद्युतीय तरङ्गबाट नजिक भइरहेका छौँ तर धेरै टाढा छ, एकदम विकट गाउँ छ होइन, धन्न त्यहाँका केही बसेका बस्तीहरू त राम्रै रहेछन् तर अधिकांश त्यहाँका जनताहरू जङ्गलको मुखमा भिरमा बस्नु भएको रहेछ होइन। र जुन त्यस दिनको घटना थाहा पाएपछि तपाईँहरू त्यहाँ पुग्दाखेरिको अवस्था कस्तो थियो त्यति बेला? प्रेमजी अब त्यस दिन 7 बजेदेखि नै एकदम अघिल्लो वर्षा परिरहेको थियो जुन 11 बजेसम्म अनवरत रह्यो, जसको कारणले गर्दा त्यो घटनास्थलमा त्यहाँ कुनै पनि व्यक्ति पुग्न सक्ने अवस्था पनि रहेन, थाहा पाउन सक्ने अवस्था पनि रहेन। हजुर भोलिपल्ट बिहान छिमेकीहरू यताउति गर्ने क्रममा मात्र त्यो घटना भएको भन्ने कुरा जानकारीमा आयो, अनि तुरन्त हामी टाढा टाढाका व्यक्तिहरू भौगोलिक अवस्था त्यस्तै दौड्दै त्यहाँ पुग्दाखेरिको अवस्था हेर्दा सायद तत्कालै हामी त्यो घटनास्थलमा पुगेको भए पनि उहाँहरूको उद्धार गर्न सक्ने अवस्था हामी चाहिँ पुगेका थिएनौँ प्रेमजी। कृष्णजी हजुर, उहाँको जो घर नजिकै छिमेकी 1-2 जनासँग बोल्न सकिने अवस्था छ? उहाँको भाइ नै हुनुहुन्छ प्रेमजी, म उहाँलाई यो हजुर हजुर सर, यस्तो दुःखद घटना घट्यो त्यहाँनिर हजुर, हाम्रो दाजु भाउजू बुहारी हो एउटी एउटी छोरी अब अरू नानी हजुर सर यस्तै चिन्तकमा छौँ हामी त हजुर सरले चिन्न सक्दैनौँ हजुरलाई दर्शन गर्ने अवस्था छैन लाग्दैन। सुन्नुहोस् न त्यस दिन राति तपाईँ त छिमेकी भएको कारणले पहिरो गएको केही थाहा पाउनुभयो कि भएन तपाईँले? राति थाहा पाउने कुरो भएन सर, बिहानमा बल्ल 5 बजी थाहा पाइयो सर, पुरै घर ढलेर बगेर तलै गइसकेको थियो, आवाज पनि कसैको केही थिएन, कोही जीवित हुनुहुन्थ्यो केही अलिकति केही सास मात्रै हुन्छ त्यस्तो कोही नजिक घर त त्यहाँ नजिक पनि थियो सर, कसैले थाहा पाइन्छ सर, बिहानमा एकैचोटि 5 बजी पो बल्ल थाहा भयो सर। तपाईँको दाई र भाउजू अलि नजिक हुनुहुन्थ्यो अलि तलै झरिसक्नु भएको थियो? दाइजी र भाउजू फर्किन सुत्नु भएको हो त एउटै घरमा हजुर, उहीमा बुहारी अब पालीमा सुतेको नानी सुताएर अरू दाइजीको छोरी जेठी छोरी फेरि उसैको कोठामा अब तिमी भएर भाइहरू सुताएर सुतेकी सुतेको अवस्थामा सर, सबै सुतेको अवस्थामा नै फेला परे हजुर, सबै सुतेको अवस्थामा त्यस्तो भयो कि सर। भनेपछि त्यही नै धेरै तलब बगाएर लगेन त्यही नै पुर्यो सबैलाई? बगाएर लगिने सर, त्यही घरमै पुर्यो हजुर। तपाईँले सुरुमा जाँदाखेरि कस्तो अवस्थामा देख्नुभयो त्यो परिवारलाई? अब त्यो खानामै भएको भएको थियो सर, पाली तल फालेको थियो तल्ल बाटोतिर, उहाँबाट आएको पहिरो चाहिँ भित्र पसे तर तिनी मान्छेको नजिकमा त्यो सिल्मोको घरको बुचका र मकैको बुचमा त्यही उसको मान्छेको नजिक कोखामा थियो सर। ती आमा छोरी दुध पिरिएको अवस्थामा मृत फेला परेका थिए भन्छन् हो? आमा नानी घुमाउने जस्तो अवस्थो गरेको थियो, नानी काका हालेको जस्तो थियो सर। ओहो, हामी त्यस्तो भेट्यौँ सर। हजुर हजुर। अनि त्यो परिवारसँग अघिल्लो दिन तपाईँका दाई भाउजू कोही परिवारसँग भेट भएको थियो, केही कुराकानी भएको थियो? त्यस दिन अघिल्लो दिन साँझ कुराकानी पनि भयो दुई भाइको? हस्, अब फोन हाम्रो कृष्ण चन्दजीलाई दिनुहोस् त। हजुर, अब चन्दजी नहुनु त भइहाल्यो, तर अब बाँचेकालाई जुन स्थापित हुने घर बनाउने कुरा भयो, खाने खर्चका कुरा भयो, जस्तो वडा नम्बर 2 र 4 को बिचमा बस्ने 3-4 घरलाई पनि त्यही समस्या छ। यो क्षतिपूर्ति अहिले जुन प्रशासनले बाँड्यो भनिएको छ, त्यो कस्तो खालको क्षतिपूर्ति हो? उही सहानुभूति प्रकट गर्ने मात्रै हो या त्यो परिवारलाई अलिकति स्थापित गर्न सक्ने अवस्थाको छ? स्थापित गर्ने खालको नभई हामी चाहिँ सहानुभूति नै सम्झनु पर्छ, किनभने हजुरको 2 तिरपालले, 1 साडीले, 2 सर्टले र 1 पकाउने खाने भाँडाले मात्रै कुनै पनि मान्छे स्थापित हुन सक्छ जस्तो लाग्दैन प्रेमजी। हामीले सरसरी सामान्य दृष्टिबाट हेर्दा पनि र उहाँहरूको लागि के प्रक्रियाहरू चाल्नुपर्छ र कहाँबाट के गर्नुपर्छ यो हामी सबैले सोच्ने विषय हो प्रेमजी। र अर्को मृतक परिवारहरूलाई चाहिँ क्रिया खर्च भनेर उपलब्ध भएको छ, त्यो चाहिँ क्रिया खर्च नै हो प्रेमजी। भनेपछि अब आर्थिक समस्या आयो, त्यो दुई घर भयो के अरे बाँचेका छन् दुई भाइ, उनीहरूलाई पनि एउटा बास चाहियो होइन? अनि त्यसपछि जुन तलको वडा नम्बर 2 र 4 को बिचमा झन्डै 4-5 घरको विस्थापित हुने अवस्थाको कुरा गर्नुभयो, तिनीहरूलाई पनि स्थापित गर्नु पर्यो। त्यस कारणले गर्दा राज्यको निकायबाट र अन्य सहयोगदाता सबैबाट केही सहयोग भइदिनु पर्ने देखियो होइन त? हामीले गर्नुपर्ने सहयोगहरू अब मानवीय कुराहरू त आफ्नो ठाउँमा छँदैछ, त्यो हामीले गर्नुपर्छ, गर्छौँ प्रेमजी। हजुर जस्ता सचेत मिडिया कर्मीहरूले पनि यस्ता कुराहरूलाई हाइलाइटमा लिँदै गर्नुभएको छ, एकदम चाहिँ हामी प्रशंसनीय कुरा छ प्रेमजी। र यी कुराहरूले पनि अत्यन्त चाहिँ हाइलाइट गरेर मर्नेहरू मरिहाले पनि बाँचेकाहरूलाई चाहिँ हामी के गरेर उहाँलाई सहानुभूति दिन सक्छौँ र विस्थापितहरूलाई पनि कसरी हामी चाहिँ स्थापित गर्न सक्छौँ भन्ने कुरा चिन्तन मननका साथ यहाँहरूले पनि मिडियाबाट त्यही अनुसारको समाचारहरू प्रेषित गरिदिनु म अनुरोध गर्दछु प्रेमजी। हुन्छ त, तपाईँहरू यो शोकाकुल हुनुहुन्छ ओलुङवासी, हामी पनि त्यसप्रति समावेदना प्रकट गर्दछौँ र जतिवटा परिवार त्यहाँ विस्थापित भइसकेका छन् पहिरोले, तिनीहरूलाई स्थापित गर्नका लागि सबै पक्ष यसमा लागि परोस् भन्दै अहिले छुटिन चाहन्छौँ कृष्णजी। धन्यवाद छ यहाँहरूले, एकदम लुकेका खबरहरूलाई बाहिर ल्याइदिनु भयो, एकदम चाहिँ ओलुङका पल्ला टोलाका कुराहरूलाई पनि एकदम हाइलाइट गरिदिएर चाहिँ अधिराज्यभर विश्वभर चाहिँ यहाँहरूका खबरहरू सम्प्रेषित गरिदिनु भयो, यसको लागि हामी ओलुङ ओलुङवासी अनि गएर पीडितहरू सबैको तर्फबाट धेरै धेरै धन्यवाद बोल्न चाहन्छु प्रेमजी। हस् धन्यवाद कृष्णजी। हस् धन्यवाद। त्यो अवस्थाले हामी सबैको अहिले मन छोइरहेको छ र म बोल्दा पनि सायद मेरो बलिमा कम्पन आइरहेको छ यति बेला। खाऊं भन्छ फाटे मना सिऊं भन्छ विपत्ति को ठेसा लागे साझा आँसू रूं भन्छ सीमले जुट्नु पर्छ दक्षिणका तिर्खाहरू उत्तरले मेट्नु पर्छ, हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र, हैन भने देशभक्ति छैन हाम्रो छातीभित्र, माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ, माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ। छाता दुईटाले उडु भन्छ उजाडिए एउटा घर सबै मिली जोडु भन्छ को भोको बेटा मदेशले भर्नु पर्छ विघ्न परे फाटालाई लेकाहरू झर्नु पर्छ पहाड मजाडो बढे तराईले सिक्नु पर्छ आधी आए तराईमा पहाडले छेक्नु पर्छ हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र हैन भने देशभक्ति छैन हाम्रो छाती भित्र माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ